धुआं भयो जीवन मन मागो बलदा खेरी धुआं धुआं भयो जीवन मन मागो बलदा खेरी सहन लगा तिम्रै यादले पोल्दाखेरि तिम्रै यादले पोल्दाखेरि माया तिम्रो टाढा बन्दै गयो मुटु बिझ्ने काँडा बन्दै गयो माया तिम्रो टाढा बन्दै गयो मुटु बिझ्ने काँडा बन्दै गयो थियो संसारमा चोखो माया लाउँदै गए हो स्वर थियो संसारमा चोखो माया लाउँदै गए उपहार सधैँ मैले धोका मात्रै पाउँदै गए धोका मात्रै पाउँदै गए मनको दूरी टाढा बन्दै गयो मुटु बिझ्ने काँडा बन्दै गयो भाबीको यो लीला कस्तो कोही हाँस्ने कोही रुने हो भाबीको यो लीला कस्तो कोही हाँस्ने कोही रुने सपना सजाय एउटा सँग सिउँदो भर्ने अर्कै हुने सिउँदो भर्ने अर्कै हुने मनको दूरी टाढा बन्दै गयो मुटु बिझ्ने काँडा बन्दै गयो